देवसी र भैलो खेली नाच्ने दिन आयो झिलिमिली बत्ती बाल्ने चाड तिहार आयो देवसी र भैलो खेली नाच्ने दिन आयो झिलिमिली बत्ती बाल्ने चाड तिहार आयो चाड तिहार खुमाली नसुक्ने तेल धारा सातै रङ्गले पुजिने दाजुभाइ प्यारा बलिराजको हुकुमले देउसी भैलो खेल्ने परम्परा रीति रिवाज संस्कृति जोगाउने बलिराजको हुकुमले देउसी भैलो खेल्ने परम्परा रीति रिवाज संस्कृति जोगाउने देउसी र भैलो खेली नाच्ने दिन आयो झिलमिली बत्ती बाल्ने चाड तिहार आयो देउसी र भैलो खेली नाच्ने दिन आयो झिलमिली बत्ती बाल्ने चाड तिहार आयो भाइ हो देउसीरे ए राम्ररी बाना देउसीरे ए सरमिलाई खाना देउसीरे ए देउसीरे बाना देउसीरे ए वर्षै दिनको देउसीरे ए चाड पर्व देउसीरे ए घुम्दै